नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झनकारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो कार्यक्रम लोक झन्कार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको बसाइँ तपाईँ हामी सँगै रहने गर्दछौँ र यो बसाइँमा रहेर लोक सङ्गीतका विविध पाटोहरूमाथि आजको कार्यक्रममा हामी छलफल गर्ने गर्दछौँ। आज शुक्रबार, शुक्रबार यो श्रृङ्खलामा लोक सङ्गीतसँग सम्बन्धित समाचारहरू हामीले अगाडि बढाउने गर्दछौँ र आज पनि स्वयं रूप हामी उपस्थित भएका छौँ। कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु एउटा सुमधुर भाकाबाट। यो भाकापछि लोक सङ्गीतका विविध जानकारीका साथमा हामी उपस्थित हुनेछौँ। पराईसँग नाता जोड्न सक्दिनँ यो भाकासँगै तपाईँलाई फेरि पनि स्वागत छ। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जमा तपाईँकै प्रिय कार्यक्रम लोक झन्कार सुनिरहनु भएको छ र आजको बसाइमा तपाईँलाई लोकसङ्गीतका विविध जानकारी दिने गर्दछौँ। र यति बेला जानकारी दिनतर्फ लाग्दैछु म। पञ्चेबाजालाई जाति विशेषमा मात्र सीमित नराख्नको लागि जोड दिएको छ। विश्व सम्पदा सूचीमा पञ्चेबाजा राख्न माग गरिएको यो प्रसङ्ग तपाईँलाई अगाडि बढाउन चाहन्छु। नेपाली जनजीवनको अभिन्न अङ्गको रूपमा धार्मिक संस्कारदेखि विविध कार्यक्रममा आवश्यक पर्ने पञ्चेबाजाको संरक्षण सम्वर्धन र विकासमा ध्यान दिनुपर्ने आवश्यकता वर्तमान समयमा रहेको छ। विश्व सम्पदा सूचीमा मूर्त वस्तु मात्र नभएर सङ्गीत एवं संस्कृतिका विविध अमूर्त वस्तुहरूको सूचीकृत गर्न सकिने भएकाले पञ्चेबाजालाई पनि यसमा सूचीकृत गर्न सकिने विज्ञहरूले बताएका छन्। राष्ट्रिय पञ्चेबाजा तथा नौमती बाजा लोक संस्कृति सम्मेलनका अवसरमा वक्ताहरूले त्यस्तो आवश्यकता औँलाएका थिए। सरकारले संस्कृति सम्बन्धी बेग्लै नीति ल्याएको र विश्व सम्पदा सूचीमा पूर्णसहित अमूर्त संस्कृति पनि सूचीकृत गर्न सकिने भन्दै सरकारवालाले गीत सङ्गीतमा भित्रिएको पश्चिमीकरणलाई निरुत्साहित गर्न पनि यस प्रकारको नेपाली मौलिक संस्कृतिको संरक्षणका लागि त्यस्तो पहल गर्नुपर्ने बताएका छन्। वरिष्ठ संस्कृतविद सत्यमोहन जोशीले धार्मिक युद्ध र जनजीवनमा समेत जीवन्त रूपमा प्रयोग हुँदै आएको पञ्चेबाजालाई समयानुकूल गतिविधि गतिशील बनाउँदै यसको संरक्षण गरिनुपर्ने बताउनु भएको छ। पशुपति गृहेश्वरी तलेजु जस्ता धार्मिक सांस्कृतिक सम्पदा मात्रै नभई गीत सङ्गीत लगायतका अन्य कुराको पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकिन्छ यदि सरकारले पनि यसमा विशेष चासो देखाउने हो भने, संस्कृतविद जोशीले थपे। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका महासचिव भरतमणि सुवेदीले जुन जुन समुदाय यो विधामा संलग्न छ उनीहरूको सहभागितामा विज्ञहरूलाई समेत राखेर यी बाजाको अनुसन्धान र अन्वेषण गर्नुपर्ने भन्दै विश्व सम्पदा सूचीमा मूर्तसहित अमूर्त संस्कृति पनि राख्न सकिने भएकाले त्यसतर्फ ध्यान दिने बताएका छन्। सभासद अखिलाल उखेडाले पुरानो पुस्ताबाट यो बाजालाई नयाँ पुस्तामा हस्तान्तरण गरी यसको बजारीकरण गर्नुपर्ने समेत बताएका छन्। बाजा सम्बन्धी जानकार प्रकाश दर्नालले नेपाली संस्कृतिमा पञ्चेबाजाको महत्त्वपूर्ण स्थान भएको र यसलाई ढुकढुकीका रूपमा बचाइराख्न दमै जातिको ठुलो योगदान रहेको भन्दै नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको यसको संरक्षणमा अन्य जातिले पनि पहल गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली समाजमा मेचीदेखि महाकालीसम्म जन्मदेखि विवाह व्रतबन्ध चाडबाड जात्रा मात्रा मेलापात तिथि पर्व पूजाआजा आदि हरेक उत्सवमा पञ्चेबाजामा जुन नौमती बाजा घन्काइन्छ। विगतमा यो बाजा हरेक उत्सवमा निकै प्रयोगमा आए पनि केही वर्ष अघि ब्यान्ड बाजाले यसको विकल्पको रूपमा बजार लिएको थियो तर बहुजाति बहुभाषा र संस्कृति रहेको नेपालमा केही वर्ष यता ब्यान्ड बाजा भने निरुत्साहित हुँदै गएर पुनः पञ्चेबाजाको वर्चस्व बढ्दै गएको सरकारवालाले बताएका छन्। विगत दुई दशकदेखि लोकबाजाका क्षेत्रमा क्रियाशील रामप्रसाद कणेलले बाजा बजाउने पुरानो पुस्ता तिनको शिवकला राग लय आदिको संरक्षण गर्नुपर्ने भन्दै अहिले आएर यो बाजाको प्रयोग र लोकप्रियता बढेको बताएका छन्। मूल रूपमा दमै जातिले यो बाजा बजाउँदै आए पनि काठमाडौँ धादिङ चितवन कास्की पाल्पा लगायतका क्षेत्रमा मगर गुरुङ बाहुन छेत्रीको समूहमा पनि यो बाजा बजाउन थालेको उहाँको भनाइ छ। हाल एउटा समूहले विवाह जस्ता उत्सवमा दिनको औसत 25,000-30,000 लिन्छ भने आपत पर्दा रु 60,000 पनि लिने गरेको छ। लमजुङका 70 वर्षीय श्यामबहादुर परियार आफू बच्चैदेखि पञ्चेबाजा बजाउँदै आएको बताउँदै यो बाजा बजाउने चलन नघटेको बताउँछन्। जातीय सङ्ग्रहालयसँग आबद्ध बमकुमारी बुढा मगरले यस प्रकारको बाजाहरूको सङ्ग्रहालयमा सुरक्षित गरेर यसको प्रयोग र आधुनिकीकरण गरी पुर्ख्यौली पेसा र परम्परालाई जीवन्त राख्नुपर्ने बताएकी छिन्। र वास्तवमा पञ्चेबाजा एउटा नेपालको पुरानो संस्कृति हो। यो संस्कृतिलाई जोगाइराख्नका लागि पछिल्ला पुस्ताहरूसम्म पुर्याउनका लागि जीवन्त राख्नको लागि यसलाई विश्व सम्पदा सूचीमा जुन विज्ञहरूले राख्नुपर्छ भन्दा आवश्यकता औँलाएको कुरालाई हामीले कार्यक्रममा अगाडि बढायौँ। नेपाली कला वेबसाइटबाट हामीले अगाडि बढाएका थियौँ यो सामग्रीलाई र कार्यक्रम लोकझन्कार सुन्दै हुनुहुन्छ। यति बेला एउटा भाका, त्यसपछि छोटो विश्राम, त्यसपछि फेरि पनि कार्यक्रम लोकझन्कारमा तपाईँ हाम्रो भेट हुने नै छ।

68538, मोबाइल 98550 66040 र 98029 56045, वेबसाइट www.hmkchitaun.com। मनोरञ्जन केन्द्र छ हाम्रो ठाउँमा। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। पुनः स्वागत छ एकैछिनको विश्राम बसेको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम लोक झन्कार सुनिरहनु भएको छ। साथमा विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र आजको शुक्रबार यो विषयमा लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर जानकारी दिइरहेका छौँ। एउटा समाचार फेरि पनि अगाडि बढाउँछु। भेटिए राजु परियार, फेरि सक्रिय गायनमा फर्कने, यो शीर्षकबाट। नेपाली गीत सङ्गीतको इतिहासमा सबैभन्दा सफल र धेरै गीत गाउने राजु परियारको अत्तोपत्तो नभएको लामो समय भएको थियो। रेकर्डिङ स्टुडियोदेखि सार्वजनिक समारोहमा नदेखिएका राजु परियारसँग धेरै पछि पुनः लोकसाङ्गीतिक बजारको सम्पर्क भएको छ। प्राय पोखरा बस्दै आएका परियारले पछिल्ला समयमा केही गीत समेत गाएका छन्। भाका र शब्दको मर्मलाई न्याय गर्न सक्ने खुबीका धनी राजु परियार अहिले बजारमा अझै बिकाउको सूचीमा पर्दछन्। तर सम्पर्कभन्दा बाहिर हुँदा धेरैले उनको विकल्पमा अरू गायकलाई खोज्न थालेका थिए। त्यसको प्रत्यक्ष फाइदा पुगेको थियो गायक कुलेन्द्र विश्वकर्मालाई। झट्ट सुन्दा राजुकै जस्तो आवाजका कारण कुलेन्द्र यति बेला निकै व्यस्त छन्। करिब 6 मोबाइल नम्बर फेरिसकेका राजु परियारसँग पछिल्लो समयमा मोबाइलमै भेट भएको लेखकले बताएका छन्। परियारले भने, मलाई थाहा छ मेरो माग बजारमा छ, तर घराइसी कारणले गर्दा समय दिन नभ्याएको हुँ। राजुले काठमाडौँ आएको बेला केही गीत समेत रेकर्ड गराउन भ्याएका छन्। पछिल्लो समय कस्तुक पन्तको भाकामा रहेको एउटा पञ्चेबाजाको गीत उनले गाएका छन्। उनी आफै पनि एल्बमको तयारीमा जुटेको बताएका छन्। बिबी अनुरागीले उनको गीत तयार गर्दै गरेको र परियारले नेपाली लोकसङ्गीतमा फेरि फर्कने कुरा बताएका छन्। सङ्गीत बजार ओह्रालो लागे पनि उनको खोजी भने अझै पनि भइरहेको छ। राजुले भने, अब सम्पर्कमा नै रहन्छु, फेरि सक्रिय गायनमा उत्रिने सोच गराएको छु। हिजो माया गर्ने सबैले भोलि पनि माया गर्नुहुन्छ भन्ने आशा छ। आफ्नो पारिश्रमिकमा कुनै फेरबदल नभएको उनले प्रस्ट्याए। राजुले एउटा गीत गाएको 5,000 रुपियाँ लिने गरेका छन्। नेपाली लोकगीत व्यावसायिक हुनुको जस राजु परियारको स्वरलाई पनि दिने गरिन्छ। यति बेला हामीले भेटिए राजु परियार अनि फेरि सक्रिय गायनमा फर्कने समाचार प्रस्तुत गऱ्यौँ। नेपाली कला वेबसाइटबाट लिएको यो समाचार थियो। आजका लागि कार्यक्रम लोकझन्कारको समय सकिएको छ भने इसारा प्राविधिक मित्र राजबाट पाएको छु। समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 MHz यो ध्वनि तरङ्गमा भोलि फेरि पनि कार्यक्रम लोक झन्कारको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। एन्जेलसम्म प्रविधिबाट सघाउने राजुलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम लोक झन्कारको बसाइबाट बिदा चाहन्छु। नमस्कार। सारा